मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय। नमस्कार अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छौँ। आजको यो बुधबारको बसाइमा प्रोग्राम जस्ट फर इन्जोयमा हामी दुईजना आउने गर्दछौँ, म सुजिता हमाल र म दिवस मगर। र यति बेला हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सपोर्ट गर्नुभएको छ प्राविधिक मित्र राजले। र कार्यक्रम जस्ट फर इन्जोयलाई रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। जस्ट कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ 0556-63-332 र 0556-63-333 दुईवटा हामीले लाइन खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा, जस्ट हामी रमाइलो कुराकानी गर्नेछौँ र तपाईँले साथमा तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। र प्रोग्राम जस्ट फर एनसीमा मित्र राजले पनि निकै मिठा रमाइला साङ्गीतिक आवाजहरू लगाउने गर्नुहुन्छ र तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा। त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर रहेको छ 0556-63-332 र 0556-63-333 रहेको छ। तपाईँले फोन डायल गर्दै गर्नुहोला। यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ एउटा निकै नै मिठो रमाइलो साङ्गीतिक आवाजबाट। र यति बेला हाम्रो राज्यले निकै रमाइलो गीत रोजिरहनु भएको छ, खोजिरहनु भएको छ। सायद हाम्रो राज्यको रोचाइमा चाहिँ रोचाइको गीत चाहिँ राम्रो हुने गर्दछ होइन सर दिवस? आज राज्यले नै रोज्नु भएको गीत हामी तपाईँमा सुनाउने गर्छौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ 0556-63-332 र 0556-63-333 दुईवटा लाइन खुल्ला गरेका छौँ। तपाईँले फोन डायल गर्दै गर्नुहोला र कार्यक्रमको सुरुवात गरौँ एउटा निकै नै मिठो साङ्गीतिक आवाजबाट। भेट्ना आउँछु भन्नेले भाका मात्रै सार्यो हाया, भाका मात्रै सार्यो। नरिसाउन डार्लिङ, नरिसाउन डार्लिङ, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो। भिस बाटो में चेकिंग पर्यो, गाड़ी बाटे झार्यो, बुझो नरिसाउन डार्लिंग, मापसेले मार्यो, नरिसाउन डार्लिंग, मापसेले मार्यो। साथ मान्छे बिगार्ने छ तिम्रै ओठको लाली, तिम्रै ओठको लाली। बेमानी छन् नजर सबका मुटु चिरा पार्ने, तिम्रो नजर छन् कडा ठाउँको ठाउँ मार्ने, ठाउँको ठाउँ मार्ने। हे बिहे गर्छु भन्नेले मझ धर्म नरिसाउन डार्लिङ, नरिसाउन डार्लिङ, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, बिस बाटो में चेकिंग पर्यो, गाड़ी बाटी झार्यो, बुझ्यो नरिसाउन डार्लिङ, मापसेले मार्यो, नरिसाउन डार्लिङ, मापसेले मार्यो। मापसे त छोड्छु अब नमाना न धन्दा, नमाना न धन्दा, भगाई लान्छु भन्ने नरिसाउन डार्लिङ, नरिसाउन डार्लिङ, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, बिस बाटोमै चेकिङ पर्यो, गाडी बाटी झार्यो, नरिसाउन डार्लिङ, मापसेले मार्यो, नरिसाउन डार्लिङ, मापसेले मार्यो, नरिसाउन डार्लिङ, मापसेले मार्यो, नरिसाउन डार्लिङ, मापसेले मार्यो। निकै नै रमाइलो यो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु यो निकै नै नेपाली चलचित्र टाइगर द रियल हिरोबाट हामीले मिठो गीत बनाइसकेका छौँ। अझैसम्म अझै पनि हामीसँग यस्ता मिठा मिठा गीतहरू बाँकी नै छ, तर तपाईँसँग जस रमाइलो गर्न हामी खोजिराखेका छौँ। तर तपाईँ आउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर। आज हामीले एउटा टपिक्स लिएर आएका छौँ, त्यो टपिक्समा हामी कुराकानी गर्छौँ। र मैले चाहिँ त्यो टपिक चाहिँ सबैभन्दा श्रोता मित्रहरूलाई भन्दा नि सुजितालाई सोध्न मन लागेको छ। मेरो टपिक्सकै आन्सर दिन्छौ कि दिँदैन सुजिता? दिन्छु। के हो? तिमीलाई चाहिँ तिमी एउटा मान्छेलाई चाहिँ माया गर्छौ एकदम धेरै, होइन? एकदम धेरै माया गर्छौ, अनि तिम्रो बोयफ्रेन्डले चाहिँ तिमीलाई सोध्यो भने मलाई किन तिमी प्रेम गर्छौ भने चाहिँ तिमी त्यसमा चाहिँ कुन कस्तो जवाफ दिन्छौ? तिमी प्रेम गर्छौ भनेपछि अब माया त बुझ्दै गएपछि भनिन्छ नि त एन्सर। तिमीलाई अब आज हामी श्रोतासँग यही टपिक्समा कुराकानी गर्ने गर्छौँ, र तपाईँ पनि यो टपिक्समा आफ्नो भ्यू राख्न चाहनुहुन्छ भने 0556 63 332 र 0556 63 333 दुईवटा नम्बर हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा। हामी जस्ट रमाइलो कुराकानी गर्ने गर्दछौँ, र साथमा तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ प्रोग्राममा आएर। हामीले स्टुडियोको फोन नम्बर पनि खुल्ला गरेका छौँ, साथीहरू सायद व्यस्त भएर होला नसम्झनु भएको त्यस्तै लाग्यो मलाई। तपाईँ आफ्नो भ्यू राख्न चाहनुहुन्छ भने त्यो टपिक्समा, तपाईँ यदि केटी साथी हुनुहुन्छ भने तपाईँलाई तपाईँको बोयफ्रेन्डले चाहिँ मलाई किन तिमी प्रेम गर्छौ भनेर तपाईँ त्यो अवस्थामा चाहिँ कुन जवाफ दिनुहुन्छ आफ्नो प्रेमिका प्रेमीलाई, र त्यो उत्तर तपाईँलाई दिन मन लागेको छ, जस्ट रमाइलो गर्न मन लागेको छ भने 0556 63 332 र 0556 63 333 को बाटो भएर आउन सक्नुहुनेछ। मैले चाहिँ अलिकति सुजितालाई सोझेको, सुजिताले चाहिँ अलिकति गाह्रो माने, पक्कै पनि मसँग चाहिँ अलिकति लास मानेको जस्तो लाग्यो, होइन? लास त के मान्नु, होइन? त्यतिकै सोच तिमीले चाहिँ के गर्छौ नि यस्तो बेलामा? म के गर्छु भने म चाहिँ मेरो प्रेमिकालाई मलाई सोधिहालेँ भने त्यो प्रश्नको उत्तर म चाहिँ के गर्छु भने मेरो प्रेमिकालाई तिमी धेरै राम्रो छौ त्यही भएर म तिमीलाई प्रेम गर्छु भन्छु। होइन होइन, तिमीलाई कुनै केटीले आएर त्यस्तो भन्यो भने नि सायद कुनै केटीले आयो भने त्यति बेला चाहिँ सोच्नु पर्ला, तर मैले मेरो प्रेमिकाले भने चाहिँ म त्यो भन्छु भनेर मैले भनेको। तपाईँ पनि आफ्नो

यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम जस्ट फर इन्जोय मा तपाईँ पनि आउन सक्नुहुनेछ 0555-63-32 र 0555-63-33 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा। जस्ट हामी रमाइलो कुराकानी गर्ने गर्दछौँ, त्यसो त प्रोग्राम जस्ट फर एनसी हरेक दिन आउने गर्दछ। आजको यो बुधबारको बसाइमा भने हामी एउटा टपिक्समा कुराकानी गर्ने गर्छौँ र तपाईँलाई त्यो टपिक्समा आफ्नो भ्यू राख्न मन लागेको छ र आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झना राख्न मन लागेको छ भने कार्यक्रममा आउन सक्नुहुनेछ र 0555-63-332 र 0555-63-33 बाटो भएर हामीले खुल्ला गरिसकेका छौँ। र यति बेला भने हाम्रो राजीले इसारा गर्नुभएको छ एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर। तपाईँ अहिले फोन डायल गर्दै गर्नु र प्रोग्राममा आउँदै गर्नुहोला। अहिले भने एउटा मिष्ठो साङ्गीतिक आवाजलाई जोड्नेछौँ। तारों का ना फूलों का ना बहारों का ना नजारों का ना इशारों का ना अपनों बेगानों का अजनबी का इंतजार है, मैं क्या करूं, अजनबी से मुझे प्यार है। वो अजनबी जाना पहचाना, सपनों में उसका है आना जाना। आ अजनबी जिंदगी में अजनबी का इंतजार है, मैं क्या करूं, अजनबी से मुझे प्यार है। वो अजनबी जाना पहचाना, सपनों में उसका है आना जाना। आ अजनबी तेरे लिए दिल ये मेरा बेकरार है। मेरी जिंदगी में अजनबी का इंतजार है, मैं क्या करूं, अजनबी से मुझे प्यार है। खुशबुओं की गली में इन हवाओं में देखा मैंने चेहरा उसका, दिलकश फिजाओं में देखा। ओ, बेख्याल करता है वो बड़ा दीवाना है, इन लबों का प्यासा है, दिल का आशिकाना है। वो अजनबी जाना पहचाना, सपनों में उसका है आना जाना। आ अजनबी तेरे लिए दिल ये मेरा बेकरार है। मेरी जिंदगी में अजनबी का इंतजार है, मैं क्या करूं, अजनबी से मुझे प्यार है। यो यो मिठो गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु तपाईँलाई। राख्यो हिन्दी मुभी अजनबीबाट यो रमाइलो गीत। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र हामीले सोधेको टपिक्समा आफ्नो भ्यू राख्न सक्नुहुनेछ। 0556 63 332 र 0556 63 332 को बाटो हामीले खुल्ला गरिसकेका छौँ। र तपाईँहरूलाई साथ दिनको लागि टेक्निसियनबाट राज हुनुहुन्छ र म छु तपाईँकै कार्यक्रम जस्ट फर इन्जोयको साथी दिवस र म सुजिता हमाल र कार्यक्रम रेडियो अर्पण 104.5 मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई साथ दिन सक्नुहुनेछ। www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनसी र हरेक दिन आउने गर्दछ प्रोग्राम जस्ट फर एनसी र आजको यो बुधबारको बसाइमा भने तपाईँहरूलाई साथ दिनको लागि म सुजिता अनि दिवस उपस्थित भइसकेका छौँ र अब भने हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। प्रोग्राम जस्ट फर एनसीमा हरेक दिन आउने गर्दछ बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म आउने गर्दछ प्रोग्राम जस्ट फर एनसीमा। हामी कहिले काहीँ कुनै विषय वस्तुमा रहेर कुराकानी गर्नेछौँ, कहिले भने श्रोताहरूको प्रतिभालाई लिने गर्दछौँ र यति बेला भने फेरि कोही मित्र आउनुभएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हजुर। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट ऋषि अधिकारी। भण्डाराबाट ऋषि अधिकारी हजुर। ऋषिजीको खबर के छ त नि? एकदमै ठिकै छ। हजुरहरूको के छ भन्नुहोस् न। हाम्रो पनि एकदम ठिक छ अनि गर्मी छ क्यारे है। गर्मी छ अनि खाना खानुभयो? खाना खाइसक्यौँ अनि हामी। हाम्रो ऋषिजीको के भयो खाना? खाना भएको छैन, अब हुन्छ एकछिन पछाडि। किन त ढिला ढिला भएन र? ढिला भएको छैन, अब खानै मन लागेको छैन क्या गर्मीले गर्दा। अनि खासमा हाम्रो ऋषिजीले के गर्नुहुन्छ? म केही गर्दिनँ हजुर, म त घुम्न आएको छु तपाईँतिर, त्यही भएर हजुरको प्रोग्राम सुनिरहेको थिएँ, यसो फोन लगाएको लागिहाल्यो। ऋषिजी हजुर, तपाईँ चाहिँ हामी कार्यक्रमतर्फ जान्छौँ, तपाईँलाई चाहिँ एउटा टपिक्स राख्छु हुन्छ। तपाईँलाई चाहिँ तपाईँको प्रेमिकाले मलाई किन प्रेम गर्छौ भनेर सोध्यो भने तपाईँ के जवाफ दिनुहुन्छ? मेरो गर्लफ्रेन्डले हजुर। पहिला त मेरो गर्लफ्रेन्ड त छँदै छैनन् है हजुर। होइन त्यो प्रोग्राम जस्ट भएको होइन, त्यसो किन प्रेम गर्छौ भने हजुर तिमी यस्तो राम्रो छौ त्यही भएर प्रेम गर्छु म पनि भन्छु होइन, तर नराम्रो केटी पऱ्यो भने चाहिँ हजुर, नराम्रो राम्रो पऱ्यो भने चाहिँ आई लभ यु भन्छु म पनि हजुर हजुर, नराम्रो पऱ्यो भने चाहिँ ठिकै छ 25 गर्छ होला नि भन्छु। ऋषिजी एकदम स्वार्थी हुनुहुन्छ रहेछ। होइन स्वार्थी होइन, अलिक राम्रो त हुनै पऱ्यो नि गर्लफ्रेन्ड पनि, त्यही भएर राम्रो भयो भने सिधै आस, अनि नराम्रो भयो भने चाहिँ अलिक सोध्दै गरौँला भनेर एकदम बाटो हुनुहुँदो रहेछ। अनि कहाँबाट आउनुभएको हाम्रो ऋषिजी खासमा घुम्न भन्नुभयो? म तनहुँबाट। तनहुँबाट कति दिनको बसाइ छ चितवनमा? बसी अब हुन्छ 10-15 दिन जति। 10-15 दिन जति ल, सम्झना अनि सन्देश दिन सक्नुहुन्छ तपाईँले? अब चिन्जान त कसैसँग छैन, अब सुनेर बस्नुहुने सबैजना र हजुरहरूलाई धन्यवाद। र अन्य प्रोग्राममा पनि आउँदै गर्नुहोला, आगामी दिनमा पनि यो प्रोग्राममा आउँदै गर्नुहोला। अहिले भने हामी सुटिन्छौँ, नमस्कार। नमस्ते। ऋषि अधिकारी हुनुहुन्थ्यो भण्डाराबाट, खासमा उहाँको घर चाहिँ तनहुँ हुनुहुन्थ्यो। र यति बेला भने हामीले अब विदा माग्नुपर्छ, हाम्रो राजीले इसारा गर्नुभएको छैन त दिवस। अब पनि हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ, यतिजेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुभयो www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छ। भने हाम्रो आवाज श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षीमा रहेर हाम्रो राज्यले इसारा सही गर्नुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो राज्यलाई। र भण्डाराबाट फोन गर्ने ऋषि अधिकारीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति भन्दै अब आजको कार्यक्रमबाट म दिवस अनि म सुजिता एकै साथ बिदा हुन्छु। नमस्कार। स्वर्गद्वारी माई मन भएको मायालाई फकाइदिनु है, हे फकाइदिनु है। स्वर्गद्वारी माई मन भएको मायालाई